झूठो मायामा परिन्छ, एक जीवनमा लाख चोटी मारिन्छ, धेरै पल्ट मारे मायामा धेरै पल्ट मारे, नदिनमा भोग लाग्छ न रातमा निद लाग्छ, हे दैवा कस्तो माया गरे परिन्छ, एक जीवनमा लाख चोटी मारिन्छ, धेरै पल्ट मारे मायामा धेरै पल्ट मारे, नदिनमा भोग लाग्छ न रातमा निद लाग्छ, हे दैवा कस्तो माया गरे, नदिनमा भोग लाग्छ न रातमा निद लाग्छ, हे दैवा कस्तो माया गरे। बितेका दिनको यादमा तिम्रो तस्बिर छोएर धेरै रोको छु म, अब बल्ल थाहा भयो कसैको झुटो मायामा परेपछि एक जीवनमा धेरै चोटी मरिदो रहेछ। हल्को आयो र रोए निर्माया लोक साङ्गीतिक कोसेलीको अपार सफलता पछि हरिडाङ्गीको फेरि अर्को कोसेली कस्तो माया गरे। पीआरबीटी 016-00-2186 र पीआरबीटी 60-52-43-58। गायनको लय तथा शब्द सृजनामा हरिडाङ्गी र देवी घरतीको सुमधुर आवाज कस्तो माया गरे, तारा संगीत गृहद्वारा सर्वत्र बजारमा उपलब्ध छ।